لا يستوي القاعدون من المؤمنين غير أولي الضرر والمجاهدون في سبيل الله بأموالهم وأنفسهم، نہیں برابر ہو سکتے مومنوں میں سے بیٹھ رہنے والے بغیر کسی عذر کے، یعنی مسلمانوں میں سے وہ لوگ جو کسی معذوری کے بغیر گھر بیٹھ جاتے ہیں، والمجاہدون فی سبیل اللہ، اور وہ جو اللہ کی راہ میں جہاد کرتے ہیں، بأموالہم وأنفسہم، اپنے مالوں اور جانوں کے ساتھ، یہ ایک جیسے نہیں ہوا کرتے. قائدین قائد کی جمع ہے، قعدہ کا مطلب ہوتا ہے بیٹھنا، یہ قیام کی ضد ہے. قائد کہتے ہیں بہت کاہل اور بیٹھ رہنے والا انسان، اور متقاعد کہتے ہیں ریٹائرڈ شخص کو، جو کام کے بعد فارغ بیٹھ جائے. تو قائدین بیٹھ رہنے والے، اور اس کے برعکس مجاہدین جد و جہد اور سٹرگل کرنے والے. لیکن کیسی سٹرگل؟ اللہ کے راستے میں. کس کس چیز کے ساتھ؟ اپنے مال اور اپنی جانوں کے ساتھ. فرمایا کہ ان دونوں کا معاملہ ایک جیسا نہیں. فضل اللہ المجاہدین، فضیلت دی ہے اللہ نے مجاہدوں کو. کون سے مجاہد؟ بأموالہم وأنفسہم، اپنے مالوں اور جانوں کے ساتھ جہاد کرنے والے. کس پر فضیلت دی ہے؟ علی القاعدین، بیٹھ رہنے والوں پر. درجہ، درجے میں. وَكُلًّا وَعَدَ اللَّهُ الْحُسْنَى، اور ہر ایک سے اللہ نے اچھا وعدہ کر رکھا ہے، کیونکہ دونوں ہی مومن ہیں. وَفَضَّلَ اللَّهُ الْمُجَاهِدِينَ، اور فضیلت دی اللہ نے مجاہدوں کو. عَلَى الْقَاعِدِينَ، بیٹھ رہنے والوں پر. اجرن عظیما، بہت بڑے اجر کی. درجات منہ، درجے ہیں اس کی طرف سے. ومغفرتن، اور بخشش ہے. ورحمتن، اور رحمت ہے. وکان اللہ غفور الرحیم، اور ہے اللہ غفور الرحیم. ان آیات میں بہت سے سبق ملتے ہیں. پہلی بات تو یہ ہے کہ اللہ تعالیٰ نے جد و جہد کرنے والوں اور سٹرگل کرنے والوں کو، بیٹھنے والوں پر فضیلت دی ہے. یہاں ایک لفظ استعمال ہوا ہے ضرر کا، ان ضرر. ضرر دواب رے رے، بدحالی کے لیے یہ لفظ استعمال ہوتا ہے، خواہ اس کا تعلق انسان کے نفس سے ہو، جیسے علم اور فضل وغیرہ کی کمی، خواہ بدن سے ہو، جیسے کوئی آرگن یا کوئی عضو ناقص ہو، یا مال کی کمی وغیرہ سے. تو اولی الضرر معذور لوگوں کے لیے استعمال ہوتا ہے، اور یہ معذوری متعدد طریقوں سے ہو سکتی ہے. بات یہ ہے کہ یہاں دو طرح کے مومنوں کا ذکر ہے. ایک وہ مومن ہے جو فرائض کی سطح پہ جیتے ہیں، وہ اپنی روٹین کی زندگی بسر کرتے ہیں اور روز مرہ کے بس فرض پورے کر دیتے ہیں، نماز روزہ کر لیا اور بس. اور دوسرے وہ مومن ہوتے ہیں جو قربانی کی سطح پہ جیتے ہیں، وہ صرف فرائض نہیں ادا کرتے بلکہ آگے بڑھ کر اپنی جان اور اپنے مال کی قربانی کرتے ہیں، اپنا آرام قربان کرتے ہیں، اپنا مال لگاتے ہیں، اپنا وقت لگاتے ہیں. لہذا ان دونوں کے درمیان فرق ہوتا ہے. براء بن عازب کہتے ہیں کہ جب یہ آیت لا یستوی القاعدون من المؤمنین والی اتری، تو آپ نے زید بن ثابت کو بلایا، انہوں نے یہ آیت لکھی، کیونکہ وہ کاتب بھی وہی تھے نا. اتنے میں ابن ام مکتوم آئے اور شکوا کیا کہ میں تو اندھا ہوں، میرا کیا قصور کہ میں نہیں نکل سکتا اور میں بیٹھ رہوں. اس وقت اللہ تعالیٰ نے غیر اولی الضرر کے الفاظ نازل فرمائے. یعنی پہلے کیا تھا کہ بیٹھنے والے اور مجاہد برابر نہیں. تو ابن ام مکتوم چونکہ نابینا تھے، वो कहने लगे कि मैं क्या करूं, मैं जानबूझ के तो नहीं बैठा हुआ, मैं तो कुछ करना चाहता हूं लेकिन अपनी इस माजूरी की वजह से नहीं कर पाता। तो उस पर अल्लाह ताला ने फिर उनको एग्जम्प्ट कर दिया कि जो माजूर हैं उनको उनकी नीयत और जज्बे का ही अजर मिल जाएगा, हाँ वो ना भी निकले। लेकिन जिनको कोई माजूरी नहीं, कोई मजबूरी नहीं, कोई मुश्किल नहीं, फिर वो भला जानबूझकर घर बैठ रहे हैं तो उनकी बात और है। लेकिन आप जानते हैं कि अगरचे हजरत अब्दुल्लाह बिन उम्मे मक्तूम के उजर को कबूल कर लिया गया, लेकिन इस रुख्सत के बावजूद भी उनका जज्बा जिहाद इतना बुलंद था कि नाबीना होने के बावजूद आप मशक्कत उठाकर भी कई गजवात में शरीक हुए। बल्कि एक मौके पर आपने कहा कि मैं और कुछ नहीं कर सकता, वहां जाकर सिर्फ झंडा पकड़ कर खड़ा रहूंगा, मुझे आप साथ ले चले। तो असल बात तो जज्बे की होती है। ये माजूरियां और मजबूरियां उन लोगों की राह में हायल नहीं होती जो वाकई कुछ करना चाहते हैं। मिस्र का एक वजीर तालीम था, ताहा हुसैन, जो नाबीना था। वजीर तालीम लेकिन नाबीना, नाबीना होने के बावजूद उसने आला दर्जे की तालीम हासिल की, PhD की। और फिर न सिर्फ ये कि खुद सीखा बल्कि अपनी कौम को सिखा डाला। उसके बारे में आता है, अ ब्लाइंड मैन हु एनलाइटन इजिप्ट, कि खुद ब्लाइंड था लेकिन उसने इजिप्ट को रोशन कर दिया। क्योंकि उसके दौर में, यानी जब वो मिनिस्टर था तो उसके दौर में लिटरेसी रेट कहीं ज्यादा बढ़ गया। क्योंकि जिसके पास शायद नेमत नहीं होती उसको नेमत की कदर ज्यादा होती है, और वो दूसरों के लिए ज्यादा बेहतर मिसाल बनता है जब वो काम करता है। तो वो लोग जो आंखें रखते हुए लाइल्म थे, उन्होंने उसकी मिसाल को देखकर इल्म का शौक अपने अंदर पैदा किया। तो जब जज्बे बड़े होते हैं तो ये छोटी मोटी मजबूरियां जो हैं, माजूरियां, माजूरी होते हुए भी इंसान के रास्ते में रुकावट नहीं बनती। ऐसे जो उन्हें जरर थे, माजूर थे, इनके बारे में हजरत अनस कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम जब गज़वे तबूक से वापस हुए और मदीने के करीब पहुंचे तो फरमाया कि मदीना में कुछ ऐसे लोग हैं कि जब तुम कोई सफर करते हो या कोई वादी तय करते हो तो वो तुम्हारे साथ होते हैं। सहाबे कराम ने पूछा, बावजूद इसके कि वो मदीना में है, यानी साथ नहीं आए, फिर भी साथ होते हैं? फरमाया, हाँ, ये वो लोग हैं जिन्हें किसी उजर ने रोक लिया, यानी जिनका दिल तो तड़पता था लेकिन मजबूरी की वजह से वो साथ न जा सके। तो पहली बात क्या पता चलती है कि दो तरह के लोग होते हैं। एक वो जो जिंदगी में कुछ कर जाते हैं और दूसरे वो जो सिर्फ फराइज पूरे करते हैं। हैं तो दोनों मोमिन, नेकी तो पाएंगे लेकिन आखिरत में दोनों के दर्जात में बहुत बड़ा फर्क होगा। दूसरी बात यहां से ये पता चलती है कि जिहाद फर्ज ऐन नहीं है और इसके कई पहलू हैं। माशरे में कई ऐसे लोग होते हैं जो कमजोर होते हैं, बीमार होते हैं, जो जिहाद पर जा ही नहीं सकते। अगर फर्ज ऐन होता तो इनको भी निकलना पड़ता। और फिर ये कि कुछ लोग पीछे रहकर मुजाहिदीन की मदद करते हैं, उनके घरों की हिफाजत करते हैं, उनके अहल अयाल की देखभाल करते हैं, मुजाहिदीन को पीछे से रसद मुहैया करते हैं। तो ऐसा करने वाले भी दर्जा बदर्जा जिहाद में शरीक समझे जाते हैं। इसी तरह जिहाद के अलावा कुछ और काम भी हो सकते हैं नेकी के, जो अगरचे फर्ज के दर्जे में न हो लेकिन जो लोग कुर्बानी की सतह पर वो काम करें उनके लिए अजर अजीम है। क्योंकि अल्लाह ताला ने बैठ रहने वालों पर मेहनत करने वाले, कोशिश करने वाले को अजर अता किया है। हजरत अबू सईद खुदरी फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया कि लोगों में सबसे अफसल कौन है। आपने फरमाया, जो अल्लाह की राह में अपनी जान और माल से जिहाद करे। और फिर ये जो फरमाया ना कि दरजात में फर्क होगा, जैसा कि वो हदीस आप पहले भी जानते हैं कि जन्नत में 100 दर्जे हैं जिन्हें अल्लाह ने मुजाहिदीन फी सबीलिल्लाह के लिए तैयार किया है, اور ہر درجے کے درمیان اتنا فاصلہ ہے جتنا زمین و آسمان کے درمیان ہے. تو مختلف درجوں پر مختلف طرح کے لوگ ہوں گے, جس کی کوششیں جتنی زیادہ ہوں گی, جو جتنا زیادہ قربانی کرے گا اس کا اجر و ثواب اتنا ہی زیادہ ہوگا. فضل اللہ المجاہدین باموالہم وانفسہم علی القاعدین درجہ وکلاً وعد اللہ الحسنی. اور ہر ایک سے اللہ نے اچھا وعدہ کیا, یعنی جو عذر کے ساتھ بیٹھے ہیں ان کے ساتھ بھی, اور جو نکلے ہیں ان کے ساتھ بھی, اور پھر وہ جو بغیر عذر کے سستی کر رہے ہیں. ہر ایک کا مقام فرق ہے. وفضل اللہ المجاہدین علی القاعدین اجرا عظیما درجات منہ ومغفرۃ ورحمہ. یعنی ایسے لوگوں کے لیے جو جد و جہد کریں, کوشش کریں, ان کے لیے بخشش کا وعدہ بھی ہے اور اللہ کی طرف سے رحمتیں بھی ان پر نازل ہوں گی, اور ایسے لوگوں کے لیے اللہ غفور الرحیم بھی ہے. جنگ کے علاوہ عام جہاد کون سے ہیں جو بہت سے لوگ کر سکتے ہیں؟ ان میں ایک ہے جہالت مٹانا. یہ جہالت خواہ دنیاوی ہو یا دین کے معاملات میں ہو. اسی طرح غربت کا خاتمہ, یہ بھی جہاد ہی کی قسمیں ہیں. کیونکہ آپ صلی اللہ علیہ وسلم نے اس شخص کو جو بیوہ اور یتیم کے لیے بھاگ دوڑ کرتا ہے کیا خوشخبری دی کہ وہ جنت میں میرے ساتھ ہوگا. اسی طرح فی سبیل اللہ یعنی علم کے راستے پر نکلنے والے کے لیے کیا وعدہ ہے کہ من سلک طریقا یلتمس فیہ علما سہل اللہ لہ طریقا الی الجنہ. ایسے لوگوں کے لیے بھی جنت کا وعدہ ہے. آج کے دور میں دیکھنا یہ چاہیے کہ مسلمانوں کی اصل مشکل کیا ہے, مسلمان کیوں زوال کا شکار ہے, مسلمان کیوں پس رہے ہیں آپس کی لڑائی کی وجہ سے. اور اس میں بھی ایک بڑا حصہ کس چیز کا ہے؟ جہالت کا. اب آپ دیکھیے کہ اگر ہم یہ ارادہ کریں کہ معاشرے سے جہالت ختم ہو, لوگوں کے دل و دماغ روشن کیے جائیں, لوگوں کے اندر اویئرنیس ہو, تو کیا یہ کام کوشش کے بغیر ہو سکتا ہے؟ چلیے پہلے تو مجھے یہ بتائیے کہ یہ ہونا بھی چاہیے یا نہیں, اس کی کوئی ضرورت بھی ہے یا نہیں. لکھیے پھر سوال اپنے سے پوچھئے, وہ کون سا جہاد ہے جس میں میں شریک ہو سکتی ہوں؟ دنیا سے ظلم کا خاتمہ, جہالت کا خاتمہ, غربت کا خاتمہ, میرے خیال میں یہ تین بڑے مسائل ہیں اس وقت کے انسان کے لیے. آپ ان میں سے کس جہاد میں شریک ہو سکتی ہیں؟ اپنے سے پوچھئے, میں اس میں سے کس جہاد میں شریک ہو سکتی ہوں؟ ہو سکتا ہے تینوں میں ہو سکتی ہوں, ہو سکتا ہے دو میں ہوں, اور اگر دو میں بھی نہیں تو کم از کم کوئی ایک میدان تو اپنے لیے ضرور سلیکٹ کر لیجیے. فرض کیجیے آپ نے اپنے لیے جہالت کے خاتمے کا, کیونکہ وہ بنیاد میں ہے نا, ظلم بھی تب ختم ہوگا, غربت بھی تب ختم ہوگی جب جہالت ختم ہوگی. پہلے تو یہ چیز آئے گی نا. اب آپ دیکھیے کہ آپ اس میں سے اپنے لیے ایک فیلڈ چن لیجئے, دو یا تین یا سارے یا کم از کم ایک. اب اگر آپ نے علم کا راستہ چنا ہے, اس وقت تو کم از کم آپ اس جہاد میں شریک ہیں. اب اس میں دو چیزیں ہو سکتی ہیں, اگر آپ اس جہاد میں نہ بھی شریک ہوں تب بھی آپ مومن ہیں. یعنی کہ جو خواتین گھر بیٹھی ہیں اور نماز پڑھ رہی ہیں یا لوگوں کی مدد خدمت کر رہی ہیں, وہ کوئی غلط کام کر رہی ہیں اور وہ تو بہت ہی نعوذ باللہ کوئی حقیر لوگ ہیں جو ہمارے ساتھ شریک نہیں. کیا آپ یہ سوچتے ہیں کہ جو یہاں نہیں آئے وہ بالکل اچھے لوگ نہیں؟ یہ تو نہیں کہیں خیال آتا آپ کو اور بہت فخر محسوس کرتے ہیں جی ہم تو بہت بڑا جہاد کر رہے ہیں؟ یہ نہیں آنا چاہیے. ہر ایک کا فیلڈ مختلف ہے. اصل چیز کس کے ساتھ ہے؟ نیت کے ساتھ, کہ کون کس نیت کے ساتھ کہاں کیا کر رہا ہے اور اس کا طریقہ کار کیا ہے. کیونکہ نیت کے بعد پھر طریقہ کار بہت کاؤنٹ ہوتا ہے. اچھے عمل کے لیے دو شرائط ہیں, نیت کیا ہے, طریقہ کیا ہے. نیت اللہ کے لیے ہونی چاہیے اور طریقہ رسول اللہ صلی اللہ علیہ وسلم والا ہونا چاہیے، تب دین مکمل ہوتا ہے، تب ایک عمل عمل صالح بنتا ہے۔ اچھا، اب جو لوگ یہاں نہیں پڑھنے آ سکے، گھر میں بیٹھے ہیں کسی اور کام کے لیے، جیسے ظلم کے خاتمے میں شریک ہیں یا غربت کے خاتمے میں، تو وہ بھی اپنی جگہ ایک جہاد کر رہے ہیں اگر ان کا طریقہ درست ہے اور ان کی نیت درست ہے، بھلے وہ یہاں نہ بھی آئیں۔ آپ علم کے لیے نکلے، یہاں آ کر بیٹھے، تکلیف اٹھا رہے ہیں، فرش پہ بیٹھنے کی تکلیف ہے، کندھے جھکانے کی تکلیف ہے، ہاتھ تھک جاتے ہیں لکھ لکھ کر، پڑھ پڑھ کے آنکھیں تھک جاتی ہیں، یہ سب تکلیفیں ہیں اس راستے کی۔ پھر ٹیسٹ ایک اور تلوار کی طرح سر پہ لٹکتا رہتا ہے کہ پتہ نہیں بنے گا کیا، آدھے سپارے سے بھی اوپر جا رہے ہیں، کوئی نہیں بولا کہ ٹیسٹ لے لیجئے، شاید یہ بھول ہی جائیں ہم ان کو یاد نہ دلائیں تو، چلیں دیکھتے ہیں کیا ہوتا۔ اچھا، اب آپ دیکھیں کہ یہ آپ نے ایک مشکل راستہ چن لیا ہے، اپنے آپ کو مصیبت میں ڈال لیا ہے، کیا ہی اچھا ہوتا آپ اس وقت گھر بیٹھے ہوتے، چائے کا کپ پکڑا ہوا ہوتا، ٹانگ پہ ٹانگ رکھ کے ٹیلی ویژن دیکھ رہے ہوتے، یا کوئی شیشہ دیکھ رہے ہوتے اور بال سنوار رہے ہوتے، یا کپڑوں کو آگے پیچھے دیکھ رہے ہوتے کیسے لگ رہے ہیں، جب اس سے فارغ ہوتے بازار گھومنے نکل جاتے، کس مشکل میں ڈال لیا اپنے آپ کو۔ آپ قائدین میں سے بھی ہو سکتے تھے اور آپ مجاہدین میں سے بھی ہو سکتے ہیں، یہ یاد رکھیے کہ دونوں ہیں مومن اگر اپنے فرائض پورے کر رہے ہیں، لیکن آخرت میں دونوں کے درجوں میں بڑا فرق ہے، ابھی آپ کی اپنی چوائس پر ہے، بیٹھنا چاہے تو آج بھی جا کے بیٹھ سکتے ہیں، کوئی منع نہیں، اور ہم بالکل مائنڈ نہیں کریں گے کہ آپ کیوں چلے گئے، لیکن ایک دوسرا رستہ بھی ہے اربوں درجات کی بلندی کی طرف جانے کا، کہ اٹھیں اور اس زندگی سے کچھ کام لے لیں، کوشش کریں، محنت کریں، جان بھی لگائیں، مال بھی لگائیں، کیونکہ بہترین مجاہد وہ ہوتا ہے جو صرف جان نہیں لگاتا مال بھی لگاتا ہے، یعنی کہ گھر بیٹھ کر آپ کسی اچھے کام میں ڈونیشن بھیج دیں اور کہیں میرا حصہ بھی ڈال دیں، میں گھر بیٹھا ہوں، ٹھیک ہے اس کا بھی پڑ تو جائے گا حصہ، لیکن اگر وہ خود بھی نکلے گا تو پھر اصل لطف پائے گا۔ اسی لیے فرمایا نا درجات من ہو، درجے ہیں، گریڈ ہیں، وہاں بھی کون کس طرف جانا چاہتا ہے۔ کیا وجہ تھی آخر حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ خود بھی جنگ میں گئے، پورے گھر کا سامان اٹھا لائے، اچھا عورتیں بھی پیچھے نہیں تھیں، آپ کو معلوم ہے حضرت زینب جو تھیں ان کا لقب کیا تھا، کیا کہتے تھے ان کو، ام المساکین کہتے تھے، مسکینوں کی ماں ان کا نام تھا۔ آج ہے کسی کا نام، کسی خاتون کا نام ہے ام المساکین، مسکینوں کی ماں؟ آپ کو معلوم ہے کہ جب خیبر فتح ہو گیا تھا تو حضور صلی اللہ علیہ وسلم نے اپنے گھر والوں کے لیے، خواتین کے لیے جو خرچہ تھا وہ زیادہ کر دیا، وظیفے زیادہ ہو گئے تھے، ان کا طریقہ یہ تھا کہ جو آتا تھا سب دے ڈالتی تھی مسکینوں کو، سارا دے ڈالتی تھی اور خود فقر والی زندگی گزارتی تھی، شوق کی بات ہے نا، اب ظاہر ہے جو دیا وہ مل تو جائے گا کل جا کے۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کیا تھی، ان کے گود میں بھی بہت سے یتیم بچے تھے، وہ بھی یتیموں کی بہت کیئر کرتے ہیں، آپ کو پتا ہے صرف علم کا کام نہیں کیا، بہت سے یتیموں کی پرورش بھی کی انہوں نے، لیکن اس کے ساتھ ساتھ یہ تھا کہ ان کا جہاد علم کا تھا۔ میں یہ عورتوں کی مثال اس لیے دے رہی ہوں کہ ہم بھی خواتین ہیں، کیونکہ عام طور پر ہم ایکسکیوز لے لیتے ہیں نا، اور ہم کہتے ہیں یہ سب تو آدمیوں کے کام ہے، ہم تو عورتیں ہیں، نازک پریاں، ہمارا کیا کام کہ ہم جہاد کریں، ایسا نہیں ہے، یہ میدان عورتوں کے لیے بھی ہے، کیونکہ اگر کسی بھی گاڑی کا ایک پہیہ پنکچر ہو تو وہ گاڑی کیسے چل سکتی، تو معاشرے کا اگر ایک پہیہ خاتون جو ہے وہ صرف جیم ہو کے بیٹھا رہے گھر میں، یا گھر میں بھی بیٹھ کے کوئی کام نہ کرے، یعنی ضروری نہیں کہ آپ باہر نکلیں، اب تو الحمدللہ ایسی فیسلٹیز آ گئی ہیں گھر بیٹھ کے آپ بہت کام کر سکتے ہیں، بہت کچھ ریسرچ کر سکتے ہیں، بہت سے ایسے کام نبھا سکتے ہیں وہاں بیٹھ کے بھی، اگر آپ کے پاس تھوڑی سی بھی اسکل ہے۔ ہمیں دیکھو تو بہت سے لوگ بزنس صرف گھر بیٹھ کے کر رہے ہوتے ہیں، تو یہ تو آپ کے اپنے طریقہ ہے سوچنے کا کہ آپ اس جہاد میں کس طرح شریک ہو سکتی ہیں۔ تو علم کا حاصل کرنا بھی اسی طرح، اور علم کا پھیلانا بھی، امر بالمعروف اور نہی عن المنکر بھی، جنگ پہ جانا، یہ سب کیا ہے، فرض کفایہ ہے، اگر کچھ لوگ معاشرے میں کرتے رہیں تو باقیوں کی طرف سے بھی وہ ذمہ داری ثابت ہو جاتی، لیکن اگر کچھ لوگ بھی نہ کریں تو سب پکڑے جاتے ہیں، फिर सब उस कश्ती में डूबते हैं। तो आज हम सबको ये फैसला करना होगा और आज के बाद खुद पे तर्स खाना छोड़ना होगा। ये चीज भी है कि हमने दीन का एक मखसूस माना निकाल लिया है जो हमारे फायदे में जाता है और सिर्फ उसको कोट करते रहते हैं। ये कह रहे हैं कि आज भी अगर कोई औरत दीन सीखना चाहती है, किसी को सिखाना चाहती है, तो अमूमन उसको यही हदीस कोट कर दी जाती है कि औरत का सबसे बड़ा जिहाद ये कि वो घर में बैठे और घर वालों की खिदमत करे, शौहर की खिदमत करे। तो क्या हुजूर सल्लल्लाहु अलैहि वसल्लम को ये नहीं मालूम था, जिन्होंने सिर्फ एक ये बात फरमाई और दूसरा भी अमल करके दिखाया? अभी आप आगे इंशाल्लाह पढ़ेंगे कुरान पाक में कि अल्लाह ताला अज़वाज मुतहरात को हुक्म दे रहे हैं, वज़कुरना मा युतला फी बुयूतिकुन्ना मिन आयातिल्लाहि वल हिकमा, कि अज़वाज मुतहरात अल्लाह की आयात और हिकमत की बातें जो तुम्हारे घर में पढ़ी जा रही हैं, क्योंकि जाहिर है कि आप सल्लल्लाहु अलैहि वसल्लम को घर में ही तालीम देते थे, अगरचे वो मस्जिद नबी और वो सब उसमें जाती थी, लेकिन तालीम का एक बड़ा जरिया और अज़वाज मुतहरात के ज्यादा होने की एक बड़ी वजह भी यही थी कि बहुत सी खवातीन के साथ आपने शादी करके उनको सिखा के फिर औरों के सीखने के लिए मौका दिया, और खुसूसन आपकी पर्सनल लाइफ के जो वाकयात और मामलात थे उनके बारे में तालीम। तो अल्लाह ताला खवातीन को और नबी सल्लल्लाहु अलैहि वसल्लम के घराने की खवातीन को तलकीन कर रहे हैं कि तुम इस एक्टिविटी में शरीक रहो पढ़ने लिखने की। हजरत ज़ैनब के बारे में शायद आता है कि उनके बारे में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कहा था हजरत उम्मे शिफा को कि इनको लिखना सिखा दो, और फिर हजरत आयशा रज़ी अल्लाह ताला अन्हा हुजूर सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद 48 इयर्स तक लोगों को सिखाती रही। तो उन्होंने ये सब कुछ क्यों किया? हमारे लिए मिसाल है वो। और फिर सिर्फ वो नहीं, मैंने एक पूरा आर्टिकल इस पर लिखा था और मुझे इस पर सदारती अवार्ड भी मिला था कुछ साल पहले कि खवातीन का क्या रोल था, क्योंकि पर्सनली मुझे बहुत इस पर इंटरेस्ट होता था कि औरत को करना क्या चाहिए। ये बाज़ का ऐसा होता ना कि आप घर के सब काम कर ले तो फिर क्या करें, अब क्या करें, चैन नहीं आता, किसी भी एक्टिविटी में चैन नहीं आता, इंसान सोचता क्या करे, और फिर करे भी वो जो अल्लाह के यहाँ कुछ कबूल है, ऐसा ना हो करते भागते दौड़ते थकते रहे और फिर एंड ऑफ द डे हासिल भी कुछ ना हो, इसका भी डर लगता है। तो उस पर फिर मैंने इस पर काफी रिसर्च की थी कि खवातीन ने खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में और बाद के अदवार में कौन सा ऐसा काम किया था कि जो उनके घर संभालने के अलावा भी था, और क्या औरत की जिम्मेदारी कुछ और है या नहीं। इंशाल्लाह आप सूरत अत्तौबा पढ़ेंगे तो उसमें भी आता वल मोमिनूना वल मोमिनात बादहुम औलियाउ बाद यामुरूना बिल मारूफ व यनहूना अनिल मुनकर। वहां औरतों का मोमिनात का नाम लेके कहा गया कि उनकी भी जिम्मेदारी है अमर बिल मारूफ और नहीं अनिल मुनकर। मैं बात ये कर रही थी कि आज के बाद खुद पे तर्स खाना छोड़ें कि हम बहुत मुश्किल में पड़ गए, हाय हाय करना छोड़ दें, क्योंकि मुजाहिद हाय हाय नहीं करता, वो मुसीबत के मारे काम नहीं करता। हर रास्ते की कुछ तकलीफें भी तो होती हैं, कोई ताने कोसने सुनने पड़ते हैं, कोई ऐसी और बातें सुननी पड़ती हैं, लेकिन उसके साथ जब तक मेहनत नहीं करेंगे तो काम नहीं बनेगा। ये कहते हैं कि मेरी एक दोस्त है जो यहाँ नहीं आ सकती, मैं जो कुछ यहाँ से सीखती हूँ रोजाना उसके साथ वॉक करती हूँ और वॉक में उसको सब कुछ बता देती हूँ जो मैं यहाँ से पढ़ के जाती हूँ। साहबे कराम भी ऐसा करते थे, सब लोग मजलिस में हाजिर नहीं हो सकते थे क्योंकि बाहर के काम भी तो किसी को करने, अगर सब सिर्फ पढ़ने के लिए बैठ जाए तो दूसरे काम कौन करेगा। तो उनका तरीका यह था कि उन्होंने बारी मुकर्रर की होती थी, एक दिन एक आता था और सीख कर जाता और शाम को वो सब कुछ बता देता, जब वो सीख कर आता अगले दिन दूसरा आता वो सीख कर शाम को पहले को बता देता। अपने घर वालों को खत लिखते हैं, किसी को फोन करते हैं, गपशप करने को आपका दिल चाहता है तो आप कुछ ना कुछ इस तरह की बातें करते रहा करें। दरजात मिन्हु व मग़फ़िरत व रहमा, दर्जे हैं उसकी तरफ से। आप सिर्फ यहाँ के नंबरों को ना देखा करें कि कितने आए हैं और कौन सा ग्रेड है और कौन सी पोजीशन बन रही है, बल्कि ये देखा करें कि जन्नत में कौन सा दर्जा मिलेगा और उसमें आला तरीन मकाम पे जाने के लिए मुझे कितनी कोशिशें करना है। इसलिए कभी किसी भी कोशिश के बाद, किसी भी थकावट के बाद ये ना सोचा करें बहुत कर लिया बस सबका, नहीं और ज्यादा और ज्यादा और ज्यादा आगे से आगे।